तपाईको यति मिठो स्वर छ बहिनी, तपाईले स्टुडियोमा गाउने अवसर पाए त तपाईले राम्रै गायिका बन्न सक्नुहुने देखियो नि। कतै प्रयास गर्नु भएन? हजुर, मैले कतै पनि यस्तो प्रयास गर्नेहरू ठाउँ पाएन। एकचोटि काठमाडौँ हुँदा रेडियो नेपालको लोकगीत प्रतियोगिता थियो, अनि त्यहाँ गएको हो, जुन 19 दिने आन्दोलनको बेला पर्यो। अनि हिँडेर गयो, जुन स्वर परीक्षाको लागि गयो। अनि जाँदाखेरि अब स्वर परीक्षामा पनि राम्रै नम्बर आएको, जुन गाउनु पर्ने दिन थियो त्यो दिन चाहिँ अब म जान सकिनँ। अनि त्यो हुँदाखेरि त्यहाँ पनि त्यत्तिकै भयो, त्यसलाई बिरानी भयो। जुन गाउनु पर्ने जुन प्रतियोगितामा छनौट हुने दिन चाहिँ म जान सकिनँ, बिरानी भएँ। त्यस कारणले गर्दा त्यहाँ पनि त्यत्तिकै भयो मेरो, अन्त त कतै पहल गरेको छैन। अनि अरू पनि त्यस्ता गीतहरू छन् जो तपाईँले रचेका? हजुर, मैले गीतहरू त अर्को पनि सुनाइदिनुहोस् न है। तपाईँले गीत त धेरै प्रकारको गाउनुहुने रहेछ, त्यस्ता अरू गीतहरू पनि केही छन् सुनाउन मिल्छ? हजुर, गीतहरू त मसँग छन्, अरू पनि धेरै छन् गीतहरू त। म गीतहरू अब एक्लै बसेको बेलामा मैले गीतहरू यस्तै लेख्ने गर्दाहरू छन् मसँग, अरूहरू पनि गीतहरू गाउनुहोस् न। सुख सन्त जानिन मैले त जानिन मैले त ईश्वर पनि स्वार्थी छन् अहिले त छैन जानी छौ मेरो छैन जानी छौ मनमा तिरो म के हुँदै कता जानिन मैले त जानिन मैले त ईश्वर पनि स्वार्थी छन् अहिले त छैन जानी छैन जानी छौ मनमा तिर म तिरो जाइ कता छैन जानी छौ मनमा तपाईँ तपाईं पीडित एउटा दृष्टिबीन मात्र नभएर ओझेलमा परेकी एउटा प्रतिभा पनि हुनुहुन्छ। तपाईंको जुन स्वर सुनियो त्यो स्वरमा संगीत भर्ने हो भने सबै मन्त्रमुग्ध हुने छन्। तपाईं यदि मौका पायो भने आर्थिक सहयोग पायो भने गीत गाउन जाने चाहना चाहिँ छ? हजुर छ, मेरो बच्चैदेखिको चाहना त्यही हो। मेरो विवाह गर्दा पनि रेडियो नेपालमा गीत गाउन लान्छु, आँखा देखाउन बनाउन लान्छु भनेर लगो, तर त्यो कुरामा मात्रै सीमित भयो। भन्न मिल्छ? मलाई एकजना दृष्टिबीन जो गुल्मी अर्लाङकोटका दृष्टिबीन बाबुराम खरेलले सायद उहाँको कुरा सुन्नु भएको थियो पनि होला होइन, तपाईँबाट प्रभावित भएर विवाहको प्रस्ताव राखे भने विवाह गर्न चाहनुहुन्छ? अब त यस्तो छ, जिन्दगीको सहारा त चाहिन्छ, अब म त एक्लै जस्तै छु भन्दा पनि हुन्छ, अब आफ्नो आधार केही छैन, अब सहाराको आवश्यकता त हुन्छ, तर एकचोटि बिहा भइसकेर अब अल्पत्र परेको म है, अनि अब पछि फेरि बिहा भइसकेर यस्तो उस्तो भनेर कुरा आयो भने त्यसमा झन् मलाई त्यसै त म मानसिक पीडामा छु, अझै त्योभन्दा पनि बेसी पीडा हुन्छ होला। अब मैले अब चाराको आवश्यकता त पर्छ, त्यो हुँदाखेरि अब साथीहरूले त्यस्तै राम्रो लाग्छ भने पछि मलाई यी कुराहरू जुन यहाँ भएका कुराहरू सुनेर त यस्तो उस्तो भनेर उहाँहरूले मलाई पछि जुन बिहा भइसकेपछि कुनै कुनै कुरामा कोही कोही बेला घरमा ठाट्ठु पर्दा यी आरोपहरू आयो भने मलाई सामना गर्न गाह्रो हुन्छ, यी कुराहरू आउँदैनन् भने के छ, मैले उहाँहरूसँग बोलेर अब राम्रोसँग चिनजान गरेर मात्रै अब ती कुराहरू अगाडि बढाउन सकिन्छ। ताराको आवश्यकता त जसलाई पनि पर्छ। तपाईँको नाम चाहिँ हामी काल्पनिक राखेका छौँ, जुन काल्पनिक नाम नै बताउनु होला। तपाईँको फोनमा यदि डिस्टर्ब नगर्ने गरी तपाईँलाई सम्पर्क गर्न अथवा आर्थिक सहयोग गर्नका लागि नम्बर दिन सक्नुहुन्छ? सल्लाह लिन ओर्न त सकिन्छ, फोनमा मसँग राम्रोसँग बोल्यो भने म बोल्छु, किनभने मैले अनावश्यक जुन नाना भाँतीका फोनहरू आउँछन् ती मलाई मन पर्दैन, मसँग आवश्यकता भन्दा बाहिरी कुराहरू मैले मन पराउन है, आवश्यकता परेका कुराहरू मसँग खुलेर राम्रोसँग बोल्न सक्नु। सहयोग गर्न चाहने महानुभावहरूले अथवा तपाईँसँग कुनै प्रस्ताव राख्न चाहने महानुभावहरूको लागि पहिले नम्बर दिन सक्नुहुन्छ भने दिनुहोस्। हजुर, मेरो नम्बर अब एउटा नम्बर चाहिँ स्मार्ट नम्बर छ, अनि यो चाहिँ नमस्तेको 98470 59345। गला सुन्दाखेरि पनि तपाईँ एउटा उजेलमै परेको प्रतिभा रहेछ मैले थाहा पाएँ, र अब हामी अन्तिम चरणतिर पुगिसकेका छौँ, अन्तिममा के भन्न चाहनुहुन्छ? मैले त के भन्न चाहन्छु भने म जति पीडामा परे, मलाई धेरै कुराहरूबाट पीडा भयो, म जन्मजात दृष्टिहीन भइकन जुन मलाई प्रकृति साथीले ठग्यो, त्यसपछि मेरा सम्पूर्ण समाजबाट आफ्ना गुरु वर्गबाट चारैतिरबाट म ठगिँदै आएँ। तसर्थ यो पीडा म जस्ता अरू दिदी बहिनीहरू कसैलाई पनि नपरोस्, अपाङ्ग होस् या साङ्ग महिलाहरू कसैलाई पनि यी पीडाहरू खेप्न नपरोस्। यी कुराहरूले जुन व्यक्तिहरूले मलाई नराम्रो व्यवहार र अरू अन्यथा अन्य बहिनीहरूलाई नराम्रो व्यवहार गर्दै हुनुहुन्छ, उहाँहरूले पनि सुन्नु भएको छ भने व्यवहारहरू आजै देखाउनु, मैले त्यही भन्न चाहन्छु, उहाँहरूलाई सुझाव सल्लाह दिन चाहन्छु। किनभने म पीडित छु, अरू पनि पीडित बनेको म सुन्न अर्थात् हेर्न चाहन्न। किनभने हामी सबै आत्मनिर्भर बनेर बाँच्न सक्ने क्षमता हामीमा आओस् र समाजले पनि त्यही आधारमा हामीलाई सहयोग गरोस्, सहयोग गर्न चाहने मान्छेहरूले पनि हामीलाई त्यही आधारमा सहयोग गरोस्, म त्यही भन्न चाहन्छु। श्रोता सुनिहाल्नु भयो, उहाँ हुनुहुन्थ्यो पाल्पा जिल्ला खस्यौली गाविसकी जन्मजात एक दृष्टिबिन महिला, जसलाई विद्यालयमा पढाउने आफ्नै शिक्षकले चाहिने जुन बलात्कारको प्रयास गरे, त्यसपछि मैले विद्यालय छाड्नु पर्यो र म अहिलेसम्म मानसिक पीडामा समेत परेर मैले औषधि खाइरहनु परेको छ, घरमा आर्थिक अवस्था कमजोर छ, बुवा घरमा उहाँ पनि अपाङ्ग हुनुहुन्छ, मैले केही आर्थिक सहयोग पाउन सक्छु कि आत्मनिर्भर बन्नका लागि भन्दै उहाँले आजको जीवनको गोरेटोमा आफ्ना पीडा वेदना राख्नु भएको थियो। र यो सुनेर तपाईँहरू उहाँलाई आत्मनिर्भर बन्नका लागि आर्थिक सहयोग गर्न चाहनुहुन्छ, कुनै सहारा दिन चाहनुहुन्छ भने उहाँलाई उहाँको त्यो नम्बरमा सम्पर्क राखिदिनु होला भन्दै हुन्छ त बहिनी। सर्वप्रथम त हजुरलाई र रेडियोलाई धन्यवाद दिन चाहन्छु, किनभने हामीहरू जस्ता पीडितले बोकिरहेका पीडित व्यक्तिहरूका कथा व्यथाहरूलाई जीवनको गोरेटो मार्फत यो संसार विश्वभरि सुनाउने कोसिस गर्दै हुनुहुन्छ र गरिरहनु भएको छ। हजुरका ती चाहनाहरू सधैँ पुरा हुन्, हजुरका पाइलाहरू सधैँ सफलतातिर डोरिरहन्, र हजुरलाई ती कुराहरू सङ्कलन गर्न हिँड्दा कतै बाधा व्यवधानहरू आइ नपरुन् र अझै पनि तपाईँको मनमा सधैँ यिनै हौसलाहरूले अगाडि बढिरहने क्षमता बढोस् भन्ने कामना गर्छ। अरू कुनै साथीहरूलाई पनि यस्तै अवस्था आइपऱ्यो भने लुचाएर नराख्नु होला आफ्ना कुराहरू, आफूलाई जोसँग भन्नु सजिलो लाग्छ त्यहाँ भनेर यसरी ओझेलमा परेका कुराहरू सुनाउने ठाउँमा सुनाउनु होला भन्ने कामना गर्छु। र हजुरहरू सबैले मलाई जो जोलाई सहयोग गर्न इच्छा लाग्छ हजुरले गर्न सक्नुहुन्छ, मेरो नम्बर यसमा त्यही नम्बरमा मलाई फोन गरी बोल्न सक्छ, र उहाँसँगै जुन प्रेमदाई हुनुहुन्छ उहाँसँगै बोल्दा पनि हुन्छ, तपाईँहरू मसँग सम्पर्क हुन भ्याउनु भएन सक्नु भएन भने म त्यही भन्न चाहन्छु। हुन्छ बहिनी, हर्षक उहाँहरूले मलाई सम्पर्क गर्दा हुन्छ, कतिपय मान्छेहरूले अलिक फोनमा जिस्किने खालका कुरा पनि गर्नुहुन्छ, त्यो भन्दा म मार्फत कुराकानी गर्नुभयो भने पुग्न दिने छु भन्दै अहिलेलाई बिदा हौ है त। अब विदामाग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे 98571 सूचित गर्नुहोला। हवस् त, यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोत अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।